कपिल वस्तु छनै राम्रो फरासी रूपन्देही जिल्ला हाम्रो अनेक भाषा भाषी हजुर पश्चिमको केन्द्र बिन्दु फुटो बजार राम्रो बुद्ध भूमि शान्ति भूमि लुम्बिनी हो हाम्रो हजुर यसपालि बाटोली जाम्ला परिलाई हिजमा सन्समी नाचौँ परिलाई पाल्पा पनि कति राम्रो शिरमा शिरी जति हेर हेरि रहौँ लाग्ने दान्छन् सहर हजुर माडी बाटो भएर बिस्तन पारी मदन पोखरा पाल्पा जस्तो रमाइलो अरू कहाँ छ र हजुर सदरमुकाम गङ्गा छ पेसुङ्गा र अर्जुन डाँडा छेवा सानी बिरबा हजुर सिमन्दारी शान्तिपुरा गुवादी दिगम दुर्गा रुरु क्षेत्र हाम्रो गौरव संसारकै स्वर्ग हजुर यसपालि गुल्मीमा जान्ला बरीलाई हिजोमा छमछमी नाचौँ बरीलाई यसपालि गुल्मीमा जान्ला बरीलाई हिजोमा छमछमी नाचौँ बरीलाई Thank you. राठर पुँदै दमोलीमा जाम्ला, व्यास गुफा धोरा छापी घुमेर हेरम्ला हजुरा। काशी कुवा चुडी रङ्गा माथि तलाउ सोर, छिर्कने र टुम्रे हुँदै जाम्ला बन्दी पुरा हजुरा। यसपाली दमोली जाम्ला बरीलाई, हिजमा छमछमी नाचम बरीलाई। सारदी खोला पुरा चोलामा चौरका लुम्ले फेदी हुन्छ हुँदै पोखरामा जम्ला हजुरा। निर्मल मुखले लेखन सबेद्न सालको माया, पाछा पुछे हिमालयको फेवा कालमा छाया हजुरा।